ان کے گناہوں کو معاف کریں۔ آپ بچوں کی تربیت کے بارے میں بتائیں، جزاک اللہ۔ لیکن یہاں تو بچے چیخ کر بات کرتے ہیں، رہتے ہیں، ایسا ہی بولوں گا، ایسا ہی نہیں بلکہ ماں پر ہاتھ اٹھاتے بھی ہیں، دیکھا گیا ہے۔ ان کو اللہ کا ڈر بتاؤ تو کہتے ہیں ماں باپ کے ساتھ ایسا ہی کرنا ہے۔ دیکھیں، میں سمجھتا ہوں یہ ایک بہت لمبی داستان کا ایک حصہ ہے جو آپ مجھ سے بیان کر رہے ہیں۔ میں ایک بہت پریکٹیکل آدمی ہوں، بہت سی مرتبہ کچھ لوگوں کے لیے میرے جوابات کچھ اعتبار سے غلط نظر آتے ہیں، یا کچھ جگہ لوگ مجھے یہ بھی کہتے ہیں کہ یار یہ بچوں کو بڑا آگے بڑھاتے ہیں، عورتوں کو بڑا آگے بڑھاتے ہیں۔ چونکہ میں وہ انسان ہوں کہ میں نے جہاں والدین کے حق کی بات جب بھی کی، میں نے اولاد کے حق بھی کبھی نہیں چھوڑے، چونکہ اولاد کا حق پہلا حق ہے اور والدین کا حق دوسرا حق ہوتا ہے۔ یہ بات والدین کان کھول کر سنیں۔ کیوں؟ تو اولاد پیدا ہوتی تو چھوٹی ہوتی اور والدین تب بڑے ہوتے ہیں، اولاد بعد میں بڑی ہوتی جب والدین بوڑھے ہوتے ہیں۔ تو لہٰذا اولاد کا حق پہلے ہے، والدین کا بعد میں ہے۔ تو لہٰذا کہیں نہ کہیں ان کی اپ برنگنگ میں، تربیت میں پرابلم ہے جب یہ آپ کو ایسا جواب دے رہے ہیں، سمجھ رہا؟ اور اگر آپ کی لاکھ اچھی تربیت، کیوں تو دیکھیے ہم لوگ کبھی کبھار تو سمجھ نہیں پاتے کہ ہم سے غلطی کہاں ہو رہی ہے، معلوم آپ کو؟ ہم اس غلطی کو ڈیٹیکٹ بھی نہیں کر پاتے ہیں۔ میں مثال دے کے سمجھاتا ہوں، میں کسی پہ، اللہ ان پہ رحم کرے جن کا یہ سوال ہے، ان کے ساتھ خیر کا معاملہ کرے، لیکن میں کچھ بتانا چاہتا ہوں کہ اولاد اس سٹیپ تک آئی کیسے۔ میرا ایک بیٹا ہے چھوٹا، وہ اسکول سے آتا ہے ایک دن ایک ربر لے کر۔ جب وہ ربر لے کر آتا ہے تو میں اس سے پوچھتا ہوں یا اس کی ماں اس سے پوچھتی ہے، بیٹی ربر کہاں سے لایا؟ وہ کہتا کسی کا پڑھا ہوا ملا، میں نے لا لیا۔ میں کہتا ہوں ٹھیک ہے کوئی بات نہیں۔ اس کی ماں کہتی ٹھیک ہے کوئی بات نہیں۔ وہ اگلے کچھ مہینوں بعد کچھ اور ایک چیز لاتا ہے، میں پوچھتا ہوں بیٹے کہاں سے لائے؟ اس کی ماں پوچھتی بیٹے کہاں سے لائے؟ وہ کہتا ہے کہ میں نے بازو والے کے کمپوز باکس میں سے لے لیا۔ میں بھی خاموش رہتا ہوں، اس کی ماں بھی خاموش رہتی۔ تیسرے بار وہ دو چار مہینے بعد کچھ لے کر آتا ہے کتاب، میں پوچھتا ہوں بیٹے کہاں سے لائے؟ اس کی ماں پوچھتی بیٹے کہاں سے لائے؟ وہ میں نے ان کے بیگ میں سے نکال لیا۔ میں بھی خاموش رہتا ہوں، اس کی ماں بھی خاموش رہتی۔ اس کے بعد اسی طرح بڑھتا ہے اور ایک دن پھر میرے گھر سے پیسے لے کے چل جاتا ہے، اس کی ماں کے زیورات بیچ کے آ جاتا ہے۔ تو مجھے بتائیے، اس زیور کے واقعے کو بیان کر کے رونا زیادہ اہم ہے یا اس پہلے واقعے کو یاد کر کے رونا اہم ہے جب وہ پہلا ربر لے کر آیا تھا ہمارے پاس؟ فرسٹ ربر، پینسل، شارپنر، گھڑی، کسی کی رنگ، یا کسی کا کمپاکس باکس کا کچھ، کیا ہو سکتا بتائیے مجھے؟ یا پڑوسی کا بال، بیٹ، وکٹ کا کوئی پارٹ، بازو والے کی گاڑی کا بلب نکال کے ڈالا، کیا ہو سکتا ہے؟ مجھے بتائیے۔ آخری سٹیپ پہ جو اس نے کیا، زیورات بیچ کے آیا ماں کے، پلاٹ بیچ دیا ماں باپ کے نام کا، یا وہ پہلی سٹیپ ربر والی، کہاں میں روؤں اور کہاں افسوس جاتا ہوں بتائیے آپ لوگ مجھے؟ ایک باپ ہونے کے ناطے میں کہاں رونا چاہیے تھا اس کے پہلے ربر پر؟ بیٹا لایا کیوں تو یہ ربر، کیوں لایا، کس کا بھی تھا، نہیں لانا چاہیے تھا، اٹھا کر ٹیچر کو دینا چاہیے تھا، چلو میں کل تمہارے ساتھ اسکول آؤں گا اور واپس کرو وہ ربر۔ اگر اس نے چرا کے لایا تھا تو اس کی خلائی کل کھلنے والی ہے، تو بولیں گے نہیں نہیں نہیں واپس نہیں کرنا ہے، اور اگر اس نے واقعی میں اٹھایا تو کہیں گے اچھا ٹھیک ہے ہم واپس کر دیں گے۔ کس چیز پہ کروں؟ کیا میں اس بچے کی اس پہلی چیز پر جو میرے پاس آیا تھا اور کہا تھا نہیں سنتا میں تمہاری، چھوٹا تھا وہ اور میں نے ہنسایا، کیا بولتا تو اتنی زبان میں ابا کو، نہیں سنتا تمہاری، بہت اچھا بولتا میرا بیٹا، اور پہلی بار اس نے اپنی ماں کو اپنے باپ کے سامنے یہ کہا تھا نہیں سنوں گا تمہاری، اور باپ نے کہا تم میرے ساتھ ایسا کرتے نا میرا بیٹا تمہارے سے بدلہ لے رہا۔ پھر اس کے بعد ایک زمانہ آیا، اس بچے نے اس ماں کو تکلیف دی یا اس پہ ہاتھ اٹھایا، تو میں کون سے واقعے پہ رہوں؟ اس دوسرے واقعے پہ جب اس نے ماں پہ ہاتھ اٹھایا، یا اس پہلے واقعے پہ جب اس کے باپ نے، مطلب میں نے اپنے بیٹے کو اپنی ماں کے سامنے اونچی آواز میں بات کرتے ہوئے سنا تھا، کس واقعے پہ رہوں میں؟ میں اس واقعے پہ رہوں کہ میرا بیٹا اتنا ضد کرتا ہے جو کہ کالج میں جا چکا ہے کہ اسی لڑکی سے مجھے نکاح کرنا ہے، اسی لڑکے سے مجھے نکاح کرنا ہے، میری لڑکی ضد کرتی ہے، اس واقعے پہ میں رہوں، لوگوں کو کہوں کہ میری بیٹی اب کہتی ہے کہ اسی سے شادی کریں گی اور میرا بیٹا کہتا ہے اسی سے شادی کریں گی، یا میں اس واقعے پہ رہوں کہ جب میرا بیٹا کوئی مستی کرتا تھا تو میں لوگوں کے سامنے اللہ اعلان بولتا تھا، بس ان پڑھ ہیں، جو کرنا ہے کرتا، سنتا نہیں میری باپ کی بھی نہیں سنتا، مرد ہے مرد، وہ دادا پہ گیا اپنے، ان پڑھ، جو کرنے کا کرتا، اس واقعے پہ رہوں یا اس واقعے پہ رہوں اس کی ضد پر؟ کس پہ رہوں میں، کس پہ رہوں؟ خالی اس واقعے کو اگر میں لے لوں، ماں پہ ہاتھ اٹھا رہا تو میں لڑکے کو بہت کچھ بول سکتا ہوں، لیکن خالی میرا یہ بولنا اس پہ بھی ظلم ہوگا۔ شروعات کہاں سے کروں میں اس چیز کی، پہلو کہاں سے لوں؟ پہلا جب میرا بچہ مستی کرتا ہے، ضد کرتا ہے، میں آپس میں ڈسکس کر سکتا ہوں میری بیوی سے کہ اپنا بیٹا بہت ضد کر رہا ہے، اپنی بیٹی بہت ضد کر رہی ہے، اس کے کوئی حل نکالا جائے، یا میں پبلکلی تعریف کروں اس کے کان کے بھی جب وہ سن رہا ہے، जब वो ज़िद करता है हम बोले बहुत ज़िद्दी हैं, दादा पे क्या नहीं सुनता, और बोला अच्छा वालदन खुद मुझे ज़िद्दी बोलते हैं, लिहाजा मेरी ज़िद को मुझे बढ़ाना चाहिए, यस मैं राइट डायरेक्शन में जा रहा हूँ। तो उस पहली ज़िद को मैं काउंट करूँ, इस आखिरी ज़िद को काउंट करूँ, मैं क्या करूँ इसमें से बताइए। सिर्फ ये बोलना कि उसने बहुत जुल्म किया, बहुत बुरा अमल किया, ये बेटा गारत हो गया, मर गया, मैं बोल रहा हूँ ना, मैं बोल चुका हूँ वैसे ही गारत हो गया, उसकी आखिरत उसने बर्बाद कर ली, लेकिन मैं शुरुआत कहाँ से करूँ इसकी रोने की, वो मेरे लिए मसला है। उस छोटे से पहले वाक़े से या ये एंड रिजल्ट से, क्या मैं उस चीज़ को देखूँ कि मेरा बच्चा केजी में जाता था और वहाँ ज़िद करता था, या मैं उस ज़िद को देखूँ ग्रेजुएशन में जाके उसकी ज़िद बढ़ चुकी है, वहाँ मैंने उसकी ज़िद को क्यों कंट्रोल नहीं किया इतने सालों में। क्या मैं इस चीज़ पर रहूँ कि मेरे बच्चे ने मुझ पर हाथ उठाया, इस चीज़ पर रहूँ कि मेरे पूरे खानदान ने सपोर्ट किया बचपन से उसके बिगाड़ के अंदर, आज मैं रो रहा हूँ, तो मैंने क्यों तरबियत नहीं की, ऐसे खानदान को क्यों नहीं छोड़ के मैं निकल गया पहले, वहीं मर मर के ज़िंदगियाँ गुजार रहे हैं। जब बच्चे आपके बिगड़ रहे हैं, अलग हो जाइए ना फिर, जब बच्चों की तरबियत नहीं हो सकती तो। साथ रहना बहुत अच्छी बात है, मैं बिल्कुल इसके खिलाफ नहीं हूँ, लेकिन औलाद के बिगाड़ के सौदे पर, अपनी ज़िंदगियों के बर्बाद करने के सौदे पर साथ रहना बिल्कुल दुरुस्त नहीं है। वालिदैन को अपने साथ रखिए, भाइयों से कहिए मेरा एक भाई इधर एक भाई इधर और मैं उधर रहता हूँ, सब मिलके रहेंगे, आसपास रहेंगे, चूल्हे सबके अलग, लेकिन हमारे बच्चे तरबियत याफ्ता नहीं हो पा रहे सिर्फ एक साथ रहने की वजह से। तो मैं किस चीज़ पर रोऊं, मुझे ये नहीं समझ में आ रहा है। ये मसला सोशल है, लेकिन मैं फिर कह रहा हूँ, अगर आपने सब कुछ किया था अपने बच्चे के साथ और उसके बाद भी वो ऐसा निकला है, तो वो डूम्ड, वो बर्बाद हो गया, उसने अपनी दुनिया आखिरत बर्बाद कर ली, और क्या कहूँ इससे ज़्यादा। इसके लिए कुरान हदीस की कोई गाइडलाइंस तो नहीं है कि ऐसा करने से ये होता, माँ पे हाथ उठाए तो ये होता, लेकिन इतना तो कह सकता हूँ जिसको उफ़ कहने का हुक्म नहीं है वालिदैन को, उस पर उसने हाथ उठाया, सबसे संगीन जुर्म किया इसने, अल्लाह और उसके रसूल के बाद किसी के साथ जो जुर्म हो सकता था। लेकिन मैं शुरुआत करूँ कहाँ से, इसकी स्टार्टिंग लूँ कहाँ से? क्या मैं ये कहूँ कि आज मेरी बेटी बेपर्दा हो गई है, रास्तों पर जो गलत काम कर रही है, आधी आधी रातों को बाहर रह रही है, दो लड़कों के बीच में ट्रिपल सीट बैठकर जा रही है, इस पर रोऊं? या मैं इस चीज़ पर रोऊं कि आपने जब छोटी छोटी आपकी बच्चियाँ थी उनको नंग धड़ंग कपड़े पहना के बाजारों में घुमाया, छोटी तो है, तो रोऊं किस वाक़े पर, उसके उस नंगेपन पर जो आप बाजार में दिखा रही है, या उस नंगेपन पर जो बचपन से आपने उनको रखा, मैं रोऊं किस मौके पर, मुझे ये समझ में नहीं आ रहा है। आप बोल रहे हैं मेरी बच्ची भाग के जाना चाह रही, सवाल ये तरबियत मिली कहाँ से? क्या मैं इस चीज़ पर रोऊं कि मेरी बेटी घर से भाग गई है और मेरा नाम ख़राब हो चुका है, मैं दुनिया में बदनाम हो चुका हूँ, या इस चीज़ पर मैं रोऊं कि जब मैंने टीवी घर में पहली बार लाया था, जिस पर वो पिक्चरें आई, जिससे उसने सीखा कि इश्क मिजाजी कैसी होती है और भाग के जाऊं, तो उस टीवी लाने पर रोऊं मैं, या अब उसके भाग के जाने पर रोऊं? मुझे ये भी नहीं समझ में आ रहा। हम लोग सिर्फ नतीजे की बात करें, रिजल्ट रिजल्ट, ये हुआ ये हुआ ये हुआ, शुरुआत कहाँ से हुई उस पर कोई बात नहीं कर रहा। गंदा पानी मेरे घर से निकला तो मेरे घर के सामने कीचड़ हुआ, तो मैं रोऊं किस पे, गंदे पानी के निकलने पर, ये कीचड़ में जो लोग गिर रहे फिसल फिसल कर उन पर? मुझे समझ में नहीं आ रही बात। शुरुआत करूँ कहाँ से? लड़की भाग के जा रही है तो शुरुआत आपने की ना, टीवी पे आपने दिखाया ना, भागना कैसा और किसको बोलते हैं, इश्क शुरू कहाँ से होता है, टेरिस पे जाना किसको बोलते हैं, बाल हलाना और कंघे उसमें डालना और आंखों कैसे हरा, किसने सिखाया ये? किस पर रोऊं मैं बच्चों की इस बगावत पर रोऊं कि वालदैन की आज वो बात नहीं मान रहे, या मैं उस चीज़ पर रोऊं कि आप खुद अल्लाह के बागी हैं जिसकी वजह से आपके बच्चे बागी हो गए? किस चीज़ पर रोऊं? बाप नमाजी नहीं, माँ नमाजी नहीं, बच्चों से उम्मीद करते हुए अच्छे रहे, तो रोऊं किस पर? दोनों में से कुछ भी समझ में नहीं आ रहा मुझे, बच्चों की बगावत पर या वालदैन की अल्लाह से बगावत पर? चूंकि बच्चे तो अपने माँ बाप को देखते हैं ना, जिस माँ का फैशन आज खत्म नहीं हो रहा, बच्ची से उम्मीद कर रही कि वो उस लड़के शादी करे जिससे वो चाहती है, तो माई तेरा फैशन खत्म होगा तो तेरी बच्ची उस लड़के शादी करे जिससे तू चाहती है। समझ रहे बात को? तो ये तो गिव एंड टेक रिलेशनशिप है। तो अगर इन तमाम चीज़ों की बात भी आपका बच्चा आपके साथ ये कर रहा है, वो तो बर्बाद हो गया, मैं फिर कह रहा हूँ, लेकिन मैं कौन से वाक़े को पहला और कौन से वाक़े को आखिरी, मुझे समझ में नहीं आ रहा है। हम कंक्लूजन रिजल्ट की बात कर रहे हैं, लेकिन हम उसके क्यों ये हुआ कौन डिफाइन करेंगे? मैं बताऊँ, कौन बताएंगा ये कि हुआ क्यों ये? इस चीज़ पर तो हमको रोना आ रहा है कि मेरी बेटी ने जिना कर ली, मेरे बेटे ने जिना कर लिया, उसने शादी कर ली बगैर वली के, उसने भगा के ले गया और शादी कर लिया, उसको बगैर निकाह की औलाद हो गई, इसके बगैर निकाह की इसको औलाद पैदा होने वाली है। मैं इस वाक़े पर रोऊं या उन वाक़ियात पर रोऊं जो आपने बचपन में उनको नंग धड़ंग कपड़े पहनाए, गंदी गंदी पिक्चरें आपने बैठ कर साथ देखी उनके, नंग धड़ंग औरतों को, नीम कपड़े पहनी हुई औरतों को आपने बैठ कर देखा, मैचेस की शक्ल में, टीवी के इश्तहारात की शक्ल में, न्यूज़ रीडर्स की शक्ल में, और आपने इंटरनेट को फ्री अपने घर में वाईफाई की शक्ल में रखा, जिस पर कोई रोक टोक नहीं, जिस पर उन्होंने पोर्नोग्राफी पूरी ज़िंदगी देखी। अब उसके बाद अगर वो बच्चे पैदा करते हैं बगैर शादी के, तो इस बच्चों की पैदाइश पर रोऊं या उस पहले इंटरनेट कनेक्शन पर रोऊं, उस पहले टीवी कनेक्शन और आप सबके बैठ कर साथ देखने पर रोऊं, मैं दोनों में से कुछ भी तय नहीं कर पाऊँगा। यहाँ देखिए, इस हाथ दे इस हाथ ले, ٹھیک ہے، میں یہ نہیں کہہ رہا ہوں کہ جس کا سوال ہے اس نے یہ سب نہیں کیا ہوں گا، اس کے بعد بھی اولاد بگڑتی ہے۔ نوح علیہ الصلوۃ والسلام 950 سال دعوت دیتے رہے اپنی قوم کو، اس کے بعد بھی آپ کا سگا بیٹا ایمان نہیں لایا۔ ایسا ہو سکتا ہے آپ کے سب کرنے کے بعد بھی اولاد بگڑی ہو، تو پھر میں کہہ رہا ہوں اس نے تو اپنی دنیا اور آخرت برباد کر ہی لی ہے، آپ بدوا مت دیجیے اس کو، آپ ویسے ہی وہ برباد ہو چکا ہے۔ لیکن اگر آپ کی تربیت میں کوئی کمی رہ گئی ہوں گی تو میرے ان پوائنٹس پہ غور کرنا تھوڑا سا۔ ہم اللہ کے باغی، ہماری اولاد اطاعت گزار بنے گی؟ ہماری کیسے ہوں گا مجھے بتائیے؟ ہمارا فیشن نہیں چھوٹ رہا۔ ایک خاتون میرے سامنے رو رہی ہے کہ میرے بچے سنتے نہیں، میرے سب بچوں نے میرے سے بغیر پوچھے نکاح کیا، پورے لڑکوں نے، لڑکی نے بھاگ کے نکاح کیا، میں کیا کروں؟ میں نے کہا آپ اگر اپنے آپ کو تبدیل کر لیتے تو یہ نہیں ہوتا، اس لیے کہ ان کا فیشن، ان کا دعوتوں میں آنا پرستی، ان کا دکھاوا، ان کی ختم نہیں، ان کی جوانی آج ختم نہیں، اور امید کرتے ہیں ان کے بچے جو ان کے کنٹرول میں رہے ان کی اپنی جوانیوں میں، جبکہ تم اپنے بڑھاپے میں اپنی جوانی میں گھوم بوڑھے ہو گئے ہیں۔ لیکن آج دعوتوں میں پہچانے تو میں پہچان نہیں سکا کہ وہ خاتون ہے جو مجھ سے بات کرتی تھی فون پہ، کہ میں پہچان نہیں سکا، امیز تھا میں، یار یہ بولے وہی ہے جو آپ سے بات کرتے ہیں، میرے بچے یہ ہو گئے، ایسے ہو کہ بچے تو بگڑنا ہی ہے، اٹ از 100% ٹرو۔ کیسے ہو سکتا ہے ایسا کہ آپ خود فیشن پرستی میں چور، بے پردگی میں چور، آپ کے نکاح خود آپ نے لو میرجز کیے اور آپ بول رہے ہیں میرے بچے لو میرج نہیں کرنا، میرے بچے فیشن پرستی نہیں کرنا؟ تو آپ کا عمل آپ کب بدلیں گے؟ جب وہ بچے بدلیں گے۔ اگر آپ نے یہ بھی کیا ہے سب، پھر بھی اولاد نافرمان نکلی تو یہ تو برباد ہو گئی، میں پھر کہہ رہا ہوں۔ لیکن بہت غور کی بات ہے، ڈے ون سے شروع کرنا ہے، پھر سے ڈے ون سے۔ پھر بھی چلیے جو ہوا سو ہوا، معاف کیجیے اس کو، میں کہوں گا ہاں ٹھیک ہے اسے تعلقات آپ توڑ سکتے اس لیے کہ اس نے بہت برا سلوک کیا، لیکن پھر بھی اگر آپ معاف کر کے اسے سمجھائے تو اللہ تعالیٰ آپ کو کسی کو معاف کرنے کا اجر، اور اگر وہ اولاد سمجھ جائے اس بات کو تو اس اولاد کو معافی کے چانسز ہیں، ورنہ اس نے دنیا برباد کر لی اور اس نوجوان یا اس مرد یا لڑکی یا لڑکے نے اپنی آخرت بھی برباد کر لی اپنے والدین کے ساتھ یہ سلوک کر کے۔ لیکن ہم والدین کے لیے یہ بہت اہم پوائنٹ ہے کہ ہم ان کے ساتھ کیا کر رہے ہیں ان کی پیدائش سے لے کر، تاکہ یہ آگے چل کے، ٹھیک ہے آج میرے ساتھ ہوا، آپ کے ساتھ ہوا، لیکن اس کے بچے بھی تو آئیں گے نا، وہ بھی ایسے ہی ہو جائیں گے، ہم نسلوں کو خراب کر رہے ہیں، ٹھیک ہے۔ لہٰذا نسلوں کی سدھار کی بات کریں، بچوں کی حقیقی اصلاح کی بات کریں، اور بچپن سے ایسا مضبوط بنائیں ان کو دین اور ایمان والا، کہ ان شاء اللہ عزیز یہ آندھی اور طوفان جو ان کی جوانی میں آتے ہیں یہ ایسے ہی نکل جائے جیسا ایک پہاڑ کے اطراف سے ہوا نکل جاتی ہے لیکن اس کو جگہ سے نہیں ہلا پاتی۔ اللہ تعالی ہم تمام کو اپنے بچوں کی حقیقی معنوں میں صحیح تربیت کرنے کی توفیق عطا فرمائے۔